सूरत असफ, एक सूरत साफात थी और एक सफ। इससे आप अंदाजा लगा सकते हैं कि सफ बनाने की कितनी अहमियत है। अपनी सफे देखिए, और जब कोई सफ बनाने के लिए आपको कहता है तो आपका हाल क्या होता है? खुशी से उस हुक्म को कबूल करते हैं या नाराजगी से? आगे से ताउन करते हैं या अना का शिकार होते हैं? क्योंकि बाजू का हमें कोई कहे ना कि जरा सफ बना लीजिए, तो हम कहते हैं कि ये इसने हमको गोया गाली दे दी। माइंड करते हैं कभी भी किसी को थोड़ा बहुत लाइन में कर दे, हत्ता कि नमाज पढ़ते वक्त जबकि सफ बनाना लाजिम है, अगर किसी की सफ जरा दुरुस्त करने के लिए कहा जाए तो अमूमन अड़ के वहां खड़े होते हैं, हमने नहीं हिलना। चलिए जो जी चाहे कीजिए, हमने कोई आपसे बैठ थोड़ी ली है। सूरत असफ मदनी सूरत है, दो रुकू हैं, 14 आयात हैं। इस सूरत की शान नुजूल में आता है कि कुछ सहाबा आपस में बैठे कह रहे थे कि अल्लाह ताला को जो सबसे ज्यादा पसंदीदा अमल है वो आपसे पूछने चाहिए। आपस में बातें कर रहे थे कि कोई ऐसा काम पता चले जो अल्लाह ताला को बहुत पसंद है ताकि उस पर अमल किया जाए, लेकिन आपके पास जाकर पूछने की जरूरत किसी को नहीं हो रही थी। उस पर अल्लाह ताला ने ये सूरत उतारी। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सब्बहलिल्लाहि मा फिस्समावाति वमा फिल्अर्द। अल्लाह की तस्बीह की है हर उस चीज में जो आसमानों और जमीन में है। वहुवल अजीजुल हकीम, और वो जबरदस्त है हिकमत वाला है। या अय्युहल्लज़ीना आमनु, ऐ लोगों जो ईमान लाए हो, लिमा तकूलूना मा ला तफालून, तुम क्यों वो बात कहते हो जो करते नहीं हो। यहाँ अगरचे खिताब आम है लेकिन असल खिताब उन्हीं मोमिनों से है जो कह रहे थे कि हमें अहब्बुल आमाल का इल्म हो जाए तो हम उन्हें कर लें, लेकिन जब उन्हें अल्लाह ताला के नजदीक बास पसंदीदा आमाल बताए गए तो उन्होंने सुस्ती का मुजाहरा किया। तो ऐसे लोगों से नाराजगी का इजहार किया जा रहा है कि वो बातें क्यों कहते हो जो करते नहीं हो, वो बात क्यों मुंह से निकालते हो जो पूरी नहीं करते, जो जबान से कहते हो उसकी पासदारी क्यों नहीं करते। अगर आप गौर करें तो कायनात में कहीं तजाद नजर नहीं आएगा। कायनात में हर चीज अल्लाह की तस्बीह कर रही है, जिस काम के लिए बनाया वही काम किए चले जा रही। इसी तरह मुख्तलिफ चीजें अपनी खासियतें नहीं बदलती, लकड़ी मरते दम तक लकड़ी रहती है, कुछ और नहीं बनती। लोहा लोहा ही रहता है, पत्थर पत्थर रहता है। इंसान को भी ऐसा ही होना चाहिए कि जो कहे वही करे, उसके कौल और फेल में मुताबकत होनी चाहिए। हाँ फिर उसकी कोई कीमत अदा करनी पड़े, फिर उस रास्ते में पेश आने वाली दुश्वारियों में कैसा भी सब्र करना पड़े। फिर इसी तरह इस आयत का ये माना भी बनता है कि इंसान दूसरों को ऐसी बातों की नसीहत करे जिन पे वो खुद भी अमल करता हो, वरना ऐसी बातें मत कहो जो खुद करने का इरादा ना हो और खुद अमल पैरा ना हो उस पर। बाज़ुकात इंसान जज्बात में आकर बड़ी बड़ी शेखियां बिगाड़ता है, बड़ी बड़ी ऊंची बातें करता है, लेकिन अमल के मैदान में इंतहाई सुस्ती दिखाता है। तो इंसान के कौल और फेल का तजाद बहुत बुरी खसलत है, जिसकी वजह से इंसान दूसरे इंसानों की निगाहों में भी गिर जाता है। उसका सारा इज्जत मकाम, उसका इम्प्रेशन, हर चीज खराब हो जाती है। और अगर इंसानों की नजर में उसका मकाम गिरता है तो अल्लाह ताला की नजर में उसका मकाम क्या हो सकता है? आप अपने तौर पर सोचिए कि अगर कोई शख्स कहे कुछ और करे कुछ, जैसे पीछे भी आप देखिए कि अहद की पासदारी की बात हुई, बैत की बात हुई। अब एक औरत अगर बैत कर लेती है लेकिन अमल उसके खिलाफ करती है, या पिछली आयात के अलावा वैसे भी आम जिंदगी में जब हम किसी से कोई अहद करते हैं और फिर उसको पूरा नहीं करते, तो ये चीज दूसरों की नजर में इंसान को कितना मबगूज बना देती। बहुत से ताल्लुकात, दोस्तियां, मोहब्बतें, रिश्ते महज इस वजह से खत्म हो जाते हैं कि इंसान अपने कहे का पाबंद नहीं। दोस्तों में अमूमन ताल्लुकात की खराबी इस बिना पर भी होती। इंसान का मर्तबा और मकाम इस वजह से भी गिर जाता है, उसका ग्राफ नीचे आ जाता है جب اس کے قول اور فعل میں تضاد ہوتا ہے، جب وہ کسی کام کو کرنے کی حامی بھرتا ہے اور پھر اس کو ادھورا چھوڑ دیتا ہے. اسی لیے کیا فرمایا، لما تقولون، کہو ہی مت، کس نے کہا ہے کہ ضرور کہو، مت یس کہو اگر کرنا نہیں، نو کہہ دو. لما تقولون ما لا تفعلون، کیوں کہتے ہو جو کرتے نہیں ہو. کبر مقتن عند اللہ، اللہ کے نزدیک شدید بغض والی بات. مقتلس پیچھے بھی ایک جگہ استعمال ہوا ہے، کس موقع پر استعمال ہوا تھا؟ وہ باپ کی بیوہ سے شادی کرنا، یہ کتنا مکروہ فعل ہے کہ باپ کی بیوی سے شادی کرے کوئی لڑکا. انتہائی ناپسندیدہ بات بتائی گئی، اور یہاں کوئی بات کہہ کے پھر نہ کرنا، عہد کو پورا نہ کرنا، اس کے لیے بھی لفظ مقت استعمال ہوا ہے. اللہ کے نزدیک بہت ہی بری بات ہے، بہت ناراضگی کی بات ہے. تمہاری یہ حرکت اللہ کی دشمنی اور شدت بغض کا سبب بنے گی، اور جس پر اللہ ناراض ہو گیا پھر اس پر رحمت کہاں سے آئے گی، دعاؤں کی قبولیت کہاں سے ہوگی. اور یہ بات پچھلی ہی بات کی کنٹینیویشن ہے، مزید تاکید ہے کہ اللہ تعالیٰ ایسے لوگوں پہ سخت ناراض ہو جاتا ہے. کہنا کچھ کرنا کچھ، انسان کے اخلاقی زوال کی علامت، قوموں کے بھی اخلاقی زوال کی اور انسانوں کے افراد کے اخلاقی زوال کی بھی علامت ہے. اسی طرح دعوے اور دعوت میں فرق ہے. دعویٰ ہوتا ہے نا، کسی کام کا اقرار کرنا، اس کے کرنے کا اعلان کرنا، کمٹ کرنا. اور اسی طرح پھر ایک ہے دعوت، یعنی دعوت و تبلیغ کرنا، واعظ و نصیحت کرنا. یعنی انسان واعظ و نصیحت کرے، اس میں بڑے بڑے دعوے کرے. اتأمرون الناس بالبر وتنسون انفسکم، دوسروں کو نیکی کا حکم دے خود کو بھول جائے، جو دوسروں کو کہے وہ خود سے نہ کرائے، خود اس کا پابند اپنے آپ کو نہ کرے. تو ان دو چیزوں کا فرق انسان کے لیے بہت نقصان دہ ہے. حدیث پاک میں آتا ہے، آپ صلی اللہ علیہ وسلم نے فرمایا، قیامت کے دن فرشتے ایک آدمی کو لے کر آئیں گے اور اس کو دوزخ میں ڈال دیں گے. وہ اس طرح چکر مارے گا جیسے چکی کا گدا گھومتا ہے. چکی پہ جب آٹا پیسا جاتا ہے نا، اب تو مشینیں لگ گئی ہیں، پہلے بیل یا گدے گھومتے تھے اس چکی کو گھمانے کے لیے. چکی کا پتا ہے کہ نہیں؟ یہ نہ ہو کہ چکی نہ پتا ہو آپ کو. چکی جس کے دو پارٹ کے بیچ میں اناج یا مختلف چیزیں پیسی جاتی ہیں. اب تو مشینیں وغیرہ گرائنڈر آ گئے بڑے بڑے، لیکن پہلے کیا ہوتا تھا، پتھر کا ایک ٹکڑا نیچے اور ایک ٹکڑا اوپر، اور اوپر والا ٹکڑا جو ہوتا تھا اس کے ساتھ ایک ہینڈل لگاتا تھا اور اس کو گھمایا جاتا تھا. اب ایک انسان کی کتنی طاقت ہے اس کو گھمانے کی؟ بعض اوقات انسان تھک جاتا ہے یا بڑے پیمانے پہ کچھ پیسنا ہوتا ہے تو انسانی ہاتھ کی بجائے اس کے ساتھ گدے کو باندھ دیا جاتا ہے یا بیل کو. اب وہ بیل کو مار مار کے گھماتے ہیں یا گدے کو مار مار کے گھماتے ہیں، اور گھومتا رہتا ہے گھومتا رہتا ہے. جتنا وہ گھومتا ہے اندر کی چیز اتنی ہی تیزی سے پس جاتی ہے. اس سے تشبیہ دی گئی کہ قیامت کے دن ایک شخص کو لایا جائے گا، اسے دوزخ میں ڈالا جائے گا، وہ اس طرح چکر مارے گا جیسے چکی کا گدا گھومتا ہے، یعنی تیزی سے گھومے گا. لوگ اس کے گرد دوزخ میں جمع ہو جائیں گے اور پوچھیں گے، بھلے آدمی، تو لوگوں کو نیکی کا حکم دیتا تھا اور برائی سے روکتا تھا، تو اس آفت میں گرفتار ہو گیا کیوں؟ وہ کہے گا، بے شک میں لوگوں کو تو اچھی بات کا حکم دیتا لیکن خود نہ کرتا، بری بات سے منع کرتا لیکن خود باز نہ آتا. کا برا مقتن، بہت بری بات ہے، بہت ناراضگی کی بات ہے، کیونکہ اس میں عہد کی خلاف ورزی بھی ہوتی ہے نا، اور عہد کی خلاف ورزی جو ہے وہ منافقت کی علامت ہے، اور منافق جو ہے وہ جہنم کے سب سے نچلے طبقے میں ہوگا. ویسے بھی منافقین کا حال یہ تھا، سورۃ التوبہ میں بھی آپ پڑھ چکے ہیں کہ جب ایک محکم سورت نازل کر دی گئی جس میں جنگ کا ذکر تھا، تو تم نے دیکھا کہ جن لوگوں کے دلوں میں بیماری تھی وہ تمہاری طرف اس طرح دیکھ رہے تھے جیسے کسی میں موت چھا گئی ہو. یعنی قربانیوں کے موقع پر ان کی حالت بدل جاتی تھی. اس آیت کا ایک اور بھی پس منظر بتایا جاتا ہے کہ مکی زندگی کے دوران جب مسلمانوں کو صرف صبر اور برداشت کا حکم تھا، تو مسلمان یہ آرزو کرتے تھے کہ انہیں کافروں سے لڑائی کی اجازت ملنی چاہیے. مسلمانوں کو روکا جاتا نا کہ یک طرفہ طور پر تم صبر کرو. اس وقت وہ آرزو کرتے کہ اگر ہمیں یہ اجازت مل جائے تو ہم کافروں کو تحس نحس کر دیں. مگر جب اجازت مل گئی تو بعض لوگ یوں کہنے لگے کہ پروردگار، ہم پہ قتال فرض کرنے کی اتنی بھی کیا جلدی تھی؟ لما كتبت علينا القتال. اب دیکھیے کہ انسان کی اصل قدر و قیمت اس کے قول و قرار کی پابندی میں ہے، محض باتوں میں نہیں ہے. یعنی کسی بھی انسان کی عظمت محض اس کی گفتگو سے نہیں پہچانی جائے گی، یا محض اس کی گفتگو سے اس کی عظمت نہیں بنتی جب تک کہ وہ کچھ کر کے نہ دکھائے. اس کی اصل عظمت یا اس کی ویلیو اس کی وفاداری اور راست بازی میں ہے کہ جو کہے وہ کر کے دکھا دے. عہد کی خلاف ورزی ہر معاملے میں ناپسندیدہ ہے، لیکن دین کے معاملے میں اور زیادہ ناپسندیدہ ہے. اس لیے جس کانٹیکس میں یہ آیت نازل ہوئی کہ پہلے جنگ کے لیے تمنائیں کرتے تھے کہ کوئی بہت نیک عمل ہم کو پتا چلے، جب بتایا گیا تو ڈرنے لگے، پیچھے ہٹ گئے. یعنی عہد کی خلاف ورزی، عہد نہ نبھانا ہر معاملے میں برا ہے، خواہ ذاتی معاملات ہی کیوں نہ ہو، لیکن اگر دین کے معاملے میں انسان کوتاہی برتتا ہے تو وہ زیادہ نقصان دہ بات ہے. وہ کیوں؟ کیونکہ پھر وہ انسان کا ذاتی نہیں اجتماعی نقصان ہوتا ہے، ایک شخص کا نہیں بہت سارے لوگوں کے مستقبل خطرے میں پڑ جاتے ہیں. اب مثلا جنگ یا جہاد کے موقع پر اگر کچھ لوگ کام چوری کر جائیں، پیچھے رہ جائیں، جبکہ ایک ایک شخص ضروری ہو، تو اس سے نقصان کیا ہوگا؟ مسلمان شکست کھا سکتے ہیں. اسی لیے جنگ تبوک میں جب کچھ لوگ نہیں گئے تھے تو کتنا سخت ایکشن لیا گیا تھا، اور وہ محض سستی کی وجہ سے تھا، کوئی خاص وجہ نہیں تھی. یعنی آپ صلی اللہ علیہ وسلم کسی موقع پر اتنے ناراض نہیں ہوئے تھے اپنے صحابہ سے جتنے ان تین صحابہ سے ہوئے تھے جو جنگ میں پیچھے رہ گئے تھے، جنہوں نے کوتاہی کی تھی. اگرچہ جنگ نہیں ہوئی تھی، اللہ تعالیٰ نے حالات بدل دیے، لیکن ان کا قصور پھر قصور تھا. اپنے ذاتی معاملات میں بھی بعض اوقات ہم سستی کا شکار ہوتے ہیں. نہانا چاہیے، اچھا ٹھہر کے نہا لیتے ہیں، اور وقت گزر گیا، پانی چلا گیا، رہ گیا. چھوٹے چھوٹے معاملوں میں سستی کرتے رہتے ہیں، کھانا کھانے میں اور کسی چیز میں، کتنے ہی معاملات ہیں. وہ بھی اچھی بات نہیں ہے، ہر چیز وقت پہ ہی ہو تو اچھی ہے. تو وہ تو آپ کی پرسنل کمٹمنٹ ہے، کریں نہ کریں. کچھ چیزیں آپ کے آس پاس والوں، گھر والوں کے ساتھ آپ کی کمٹمنٹ ہوتی ہے. جیسے گھر میں ہوتا نا کہ آپ کے ذمے کام بانٹ دیے جاتے ہیں. مجھے یاد ہے جب ہم بہنیں ایک جیسی تھیں تو ہم سب کے حصے میں کچھ کچھ گھر کا کام تھا. یا بعض اوقات کمبائنڈ فیملی سسٹم ہوتا ہے، دو چار بہویں مل کے رہتی ہیں، کھانا پکانے کی ذمہ دار ہوتی ہے، ایک کلیننگ کی ہوتی ہے، کسی اور چیز کی ہوتی ہے. اب جس کے ذمے کھانا پکانا ہو وہ پڑا سویا رہے، اور سارے جب بھوکے ہارے گھر پہنچے اور کھانا نہ ہو تو کیا کیاس برپا ہو سکتا ہے؟ تو یہ ایک خاندان کے لیے کتنا تکلیف دہ کام ہو سکتا ہے. اور گھروں میں عموماً لڑائیاں کس پہ ہوتی ہیں؟ انہی باتوں پہ ہوتی ہیں کہ جب گھر والے افراد ایک دوسرے سے کمٹمنٹ نہیں نبھاتے، کام ذمہ لے لیتے تو کرتے نہیں. پھر اسی طرح اس سے آگے بڑھ جائیے تو آپ کسی جگہ پر ملازمت کر رہے ہیں، کسی اسکول میں. تو اب اسکول میں بچے بیٹھے ہیں کلاس میں، ٹیچر کوئی نہیں آئی. تو اب ان 50 بچوں کا جو وقت ضائع ہو رہا ہے وہ 50 گھنٹے بن گئے ایک گھنٹے کے. ایک شخص کے ساتھ بدہدی ایک گھنٹے کا نقصان ہے، 50 لوگوں کے ساتھ بدہدی 50 گھنٹوں کا نقصان ہے. اب آپ دیکھیں کہ اس سے کتنی بڑی خرابی لاحق ہوتی. اور اسی طرح باقی ذمہ داریاں بھی جن کا تعلق زیادہ سے زیادہ لوگوں کے ساتھ ہوتا ہے، اس میں اتنا ہی زیادہ لاس ہوتا ہے، اس پر پھر اللہ تعالیٰ کی ناراضگی اتنی ہی زیادہ بڑھتی ہے. یا ایہا الذین آمنو، اے لوگوں جو ایمان لا چکے ہو، لم تقولون ما لا تفعلون، کہتے کیوں ہو جو کرتے نہیں ہو. کبر مقتن عند اللہ ان تقولوا ما لا تفعلون، اللہ کے نزدیک بہت غصہ دلانے والی ہے یہ بات کہ تم جو کہو وہ کر کے نہ دکھاؤ. اس کے برعکس ان اللہ یحب الذین، بے شک اللہ محبت رکھتا ہے، یعنی جہاں بغض رکھتا ہے وہاں محبت بھی رکھتا ہے کچھ لوگوں سے. اور وہ کون خوش قسمت ہوتے ہیں؟ الذین یقاتلون فی سبیلہ صفاً، وہ جو اس کے راستے میں جنگ کرتے ہیں صف بنا کے، صف میں، آرگنائز طریقے سے، ٹیم میں، اکیلے اکیلے نہیں، اکٹھے ہو کر، محض بھیڑ بن کے نہیں بلکہ صف بن کر. اسی پر اس سورت کا نام صف رکھا گیا. اور پھر پسندیدہ ترین اعمال میں سے قتال فی سبیل اللہ کا ذکر یہاں کیا جا رہا ہے. یہ بھی تو کہا جا سکتا تھا بے شک اللہ محبت کرتا ہے ان لوگوں سے جو نماز پڑھتے ہیں اس کے لیے صف بنا کر، وہاں بھی تو صف بنتی ہے، लेकिन एट टाइम्स जिहाद जो है वो चोटी है दीन की। एक हदीस में भी आता है ना, जिहाद क्या है? हिम्मतुद्दीन है, बिल्कुल ऊपर की टॉप की चीज है। जब अल्लाह के रास्ते में वक्त जान माल चाहिए तो हाजिर कर देना। नमाज तो सभी पढ़ते हैं ना, लेकिन जाने हाजिर करना, वक्त लगाना, माल देना, ये सब नहीं करते। ये वो करते हैं जिन्होंने अल्लाह से जन्नत का सौदा कर रखा है। इन्ना अल्लाह अश्तरा मिनल मुमिनीना अनफुसहुम व अमवालहुम बिअन्ना लहुमुल जन्ना युकातिलून फी सबीलिल्लाह फयक्तुलून व युक्तलून वादन अलैहि हक्कन फित तौरात वल इंजील वल कुरआन वमन औफा बिअहदिही मिनल्लाह फस्तबशिरू बिबैइकुम। वहां भी बै है, तिजारत है। फस्तबशिरू बिबैइकुम अल्लज़ी बायअतुम बिह ذلك هو الفوز العظيم। तो यहाँ भी अल्लाह मोहब्बत करता है उन लोगों से जो उसके रास्ते में सफ बन के लड़ते हैं। अब जंग जिहाद अपनी जगह है, लेकिन उसके अलावा याद रखिए दीन की तबलीग और दीन की तालीम का काम भी जिहाद से कम नहीं। सूरत तौबा में आपने पढ़ा था ना कि जरूरी न था कि सब लोग मैदान जंग में निकल जाते। क्यों ना कुछ लोग हर ग्रोह में से निकले, वो दीन की समझ बूझ पैदा करते और फिर अपने अपने इलाके में जाके औरों को समझाते। इसलिए दीन की तालीम का काम, दीन की तबलीग का काम भी सफ बंदी टीम वर्क के बगैर हो नहीं सकता। ये सिर्फ एक शख्स या एक फर्द के करने से नहीं हो सकता जब तक के सब मिलकर न करें। यदुल्ला ही फौकल जमा, जमात पर, ग्रोह पर, टीम पर अल्लाह का हाथ होता है, खुसूसी ताईद होती। क्यों? इसलिए एक शख्स को अच्छा काम करना आता है, दूसरे में कुछ कोताही है, एक ज्यादा मेहनती है, दूसरा कुछ कम है, एक ज्यादा वक्त दे सकता है, दूसरे की कुछ मजबूरी है, एक के पास माल ज्यादा है, दूसरा मुफलिस है, तो वो सिर्फ सब मिलकर काम करते हैं। नतीजा क्या निकलता है कि एक की कमी कोताही दूसरा पूरी कर देता है, और इस तरह वो मतलूबा अमल सामने आ जाता है। बनिस्बत इसके कि हर शख्स अलग अलग अपना वक्त, अपना माल, अपनी एफर्ट लगाए, कहीं कुछ कमी हो जाएगी, कहीं कुछ हो जाएगी, कहीं कुछ हो जाएगी, और मतलूबा नतायज सामने नहीं आ सकेंगे। ठीक है, अल्लाह ताला मोहब्बत करता है उन लोगों से जो उसकी राह में सफ बस्ता होकर लड़ते हैं। यानी अल्लाह को वो लोग पसंद नहीं जो डींगे मारे लेकिन कुर्बानी का कोई हौसला ना रखें। उसके नजदीक महबूब तरीन वो है जो शीशा पिलाई हुई दीवार। यहाँ पर सिर्फ सफ की बात भी नहीं है कि एक लाइन बना के लड़े। कैसी सफ की तरफ इशारा है? कि अन्नहुम बुनियानुम मरसूस, कि जिसमें कोई रखना ना हो, कोई सुराख ना हो, कोई दरार ना हो, कोई ऊंच नीच ना हो, बिल्कुल जुड़ी हुई हो जैसे सीमेंटेड होती है। सीमेंट भी कम है यहाँ पर। शीशा, शीशा आपको मालूम है एक धात है जो चीजों को जोड़ने के लिए और उनको बिल्कुल बराबर मजबूत करने के लिए, पुख्ता करने के लिए इस्तेमाल होती। जैसे ज़ुल्करनैन की दीवार थी ना, आतूनी जुबर अल हदीद हत्ता इज़ा सावा बैन सदफैनि क़ाल इन्फ़ख़ू। और फिर उसके ऊपर पिघला हुआ तांबा डाल दिया। तो इसी तरह यहाँ भी पिघला हुआ शीशा डाला जाता है किसी भी दीवार को मजबूत करने के लिए। यानी दाखिली तौर पर और खारिजी दोनों तौर पर मजबूत हो, उसकी अंदरूनी और बैरूनी दोनों तरह की साफ बराबर। अच्छा, दीवार की अगर एक ईंट आगे को उभरी हुई हो, एक पीछे को हो, तो भी वो अच्छी नहीं लगती ना। जिस वक्त नमाज में हम पढ़ते हैं तो आप सल्लल्लाहु अलैहि वसल्लम बिल्कुल सीधा करते थे और मना करते थे कि किसी का सीना भी आगे ना उभरा हुआ हो। हदीस में आता है कि तुम इख्तलाफ ना करो वरना तुम्हारे दिलों में इख्तलाफ डाल दिया जाए। यानी आगे पीछे होके ना खड़े हो, बराबर खड़े हो। यानी ऊंचे नीचे कट तो हो सकते हैं ना, हाँ, जैसे उंगलियों के हैं, ऊंची नीचे तो हो सकती है, लेकिन सीधी तो रखो। ये तो नहीं कि एक आगे एक पीछे, जिगजैग, ऐसे नहीं। और फिर साथ जोड़ के सफन का अन्नहुम बुनियानुम मरसूस। मरसूस का लफ्ज ना रस से है, रा स्वाद स्वाद, एक चीज को दूसरी से मिलाना, जोड़ना, पैवस्त करना। रसास बमाने शीशा भी है, यानी किसी चीज को शीशा पिला के मजबूत करना। अच्छा, वैसे अगर ईंटे एक दूसरे के ऊपर रख दी जाए तो वो खतरनाक दीवार होती है, क्योंकि जरा भी किसी का हाथ लगा गिरे और ईंटे दूसरों के सर पर पड़ेंगी जाके। हर ईंट को ऊपर नीचे और दाएं बाएं दोनों तरफ से जोड़ना पड़ता है बीच में सीमेंट रख के, और फिर जब वो एक दफा पुख्ता हो जाए तो उसके ऊपर फिर मजीद सीमेंट लगाया जाता है, जिससे वो निशान भी मिट जाते हैं कि कौन सी ईंट कहाँ है। और ये उसी वक्त होता है जब लोग अपनी खुद नुमाई ना चाहें, अपना नाम ना चाहें, اگر کہیں چھپی ہوئی بھی یہ خواہش موجود ہو دل میں کہ اس کام کے پیچھے میرا نام آئے تو پھر یہ کام نہیں ہو سکتا. مٹا دے اپنی ہستی کو اگر کچھ مرتبہ چاہے کہ دانا خاک میں مل کر گلو گلزار ہوتا ہے. جب تک انسان اس حد تک نہ تواضع اختیار کرے کہ چھپائے نہ جس طرح دانا چھپاتا ہے, اگر آپ بیج ڈالے زمین میں اور کچھ باہر نظر آ رہا اور کچھ اندر ہو تو وہ بیج اگتا ہے, وہ نہیں اگتا. وہی بیج اگ کے درخت بنتا ہے, پھل پھول لاتا ہے, بارآور ہوتا ہے جو اندر جا کے چھپ جاتا ہے, جس کے اندر خود نمائی کی خواہش نہیں رہتی. اور پھر آپ دیکھیے کہ یہ صفت اس وقت پیدا ہو سکتی ہے جب سب سے پہلے انسان کے اندر اس مقصد کی اہمیت ہو جس کے لیے وہ اکٹھا ہو رہا ہے. مثلاً آپ کہیں بھی اکٹھے ہوتے ہیں, اب جیسے آپ دیکھیے کورس ختم ہونے کے بعد آپ میں سے کچھ لوگ اکیلے اکیلے کوئی کام کریں گے, کچھ لوگ ٹیمز میں کریں گے. مثلاً ایک علاقے میں آپ رہتے ہیں, دو لوگ اکٹھے کام کر رہے ہیں, کچھ لوگ آپ سے پہلے کر رہے ہیں, آپ ان کے ساتھ جا کے مل جائیں گے, کیونکہ اکیلے ہر کام کرنا ممکن نہیں. آپ کی رفتار بہت کم ہو جاتی ہے جب آپ اکیلے چلتے ہیں, اور جب آپ دوسروں کے ساتھ مل کے چلتے ہیں تو سب ایک دوسرے کو سہارا دیتے ہیں. مثلاً اگر کسی گاڑی کے دو ڈرائیور ہوں تو عموماً کیا ہوتا ہے, ایک تھک جائے تو دوسرا چلانے لگتا ہے. گاڑی چلتی رہتی ہے, ڈرائیور ریسٹ کر لیتے ہیں بیچ میں, ایک دوسرے کی مدد ہو جاتی ہے. اسی لیے آپ نے دیکھا ہوگا کہ جہاز کا ایک پائلٹ نہیں ہوتا صرف, ایک دوسرا ایڈیشنل ساتھ ہوتا ہے. خدا نخواستہ ایک کو کچھ ہونے لگے تو دوسرا ٹیک اوور کر لے, کیونکہ رسک ہوتا ہے نا ایک میں. اسی طرح کوئی بھی کام ایک شخص اگر اکیلے میں کر رہا ہے تو اسے بہت رسک ہے, وہ غلطی کر جائے, وہ بھول جائے, وہ کچھ. اور خصوصاً خواتین تو ویسے بھی اللہ نے قرآن میں کہا اگر ایک بھول جائے تو دوسری یاد کرائے, ان کے لیے تو بہت ضروری ہے اکٹھے ہو کے کام کریں, اور دیکھا جائے تو مشکل انہی کے لیے زیادہ ہوتی ہے. پھر آپ دیکھیے کہ کون سی چیزیں انسان کو متحد کرتی ہیں. سب سے پہلے تو وہ مقصد جس کے لیے آپ اکٹھے ہوئے ہیں, جتنا آپ کو وہ عزیز ہوگا اتنا متحد ہونا آسان ہوگا. اگر مقصد ہی اہم نہیں آپ کی نظر میں اور اسی کی کوئی بکت نہیں تو پھر اکٹھے ہونے کی بھی کوئی بکت نہیں رہے گی. پھر دوسری بات یہ کہ ایک دوسرے پر اعتماد ہونا بہت ضروری ہے. اگر ایک دوسرے پہ شک ہونے لگے کہ یہ میرا مخلص نہیں تو بھی صحیح ٹیم ورک نہیں ہو سکتا. پھر اسی طرح اخلاق کا بلند معیار ضروری ہے, اخلاق کا بلند معیار جس میں الکاظمین الغیظ والعافین عن الناس, مسکرانا, سلام میں پہل کرنا, وقف الجناحك للمؤمنین, اور یہ ساری چیزیں. اور پھر ہمیشہ اپنے ٹارگٹ پہ نظر, مجھے یہ کام کرنا ہے, اتنے عرصے میں کرنا ہے, اس طریقے سے کرنا ہے, یعنی عہد کی پابندی. تو جتنی زیادہ یہ چیزیں ہوگی انسان میں اتنا ہی وہ زیادہ جڑ جائے گا, اتنا ہی زیادہ بہترین شخص بن جائے گا, اور بنیان المرسوس بن کر اللہ کے دین کی خدمت کرے گا. اور بنیان کا لفظ جو ہے یہ عمارت کے لیے استعمال ہوتا ہے, بنا کا معنی ہوتا ہے بنانا, تعمیر کرنا, عمارت بنانا, اس طرح کہ اس کے سب اجزاء ایک دوسرے میں پھنسے ہوئے ہوں. اور بنیان ہر اس تعمیر کو کہتے ہیں جو شرط پوری کرے, خواہ یہ صرف بنیاد ہو یا کوئی دیوار یا پوری عمارت, لیکن یہاں مراد دیوار ہے. اور یہ بھی یاد رکھیے کہ اگر دیوار کی ایک اینٹ کو اکھاڑ دیا جائے تو باقی ساری دیوار گرانا آسان ہو جاتی ہے. تو جب کوئی شخص اس دیوار کو نقصان دیتا ہے تو پھر وہ صرف ایک انسان کا نقصان نہیں, پورے دین کا نقصان ہوتا ہے.